दिन को रमाइलो चाड गाउँ घरमा आइपुग्यो नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो फुल्यो बारीमा लरीले धानको बाला छुल्यो खेतैमा कति राम्री देखिन्छ्यो बरीले जमरा Oh,